नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम अर्पण शुभ साँझ। हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्मको समय हाम्रो रहने गर्दछ र यो समयमा रहेर तपाईँसँगै कुराकानी गर्छौँ। 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको हुन्छ। तपाईँ आउनुहुन्छ अनि तपाईँसँगै सुख दुःखका कुराकानी गर्छौँ, साथमा तपाईँका लागि मिठा मिठा लोक तथा दोहोरी भाकाहरू अगाडि बढाउँछौँ, जुन भाका मार्फत तपाईँ आफन्तजन प्रियजन घर परिवार अनि सम्पूर्णका लागि मिठो सम्झना अगाडि बढाउनुहुन्छ। र यति बेला कोही मित्र आइसक्नु भएको छ भन्दैछ र आत्मीय मित्र विष्णुबाट मैले पाएँ, उहाँसँगै कुराकानी गरौँ अबको क्रममा। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? म मकवानपुरबाट माया देवी बोलेको। मकवानपुरबाट माया देवी, हजुर। के गर्नुहुन्छ माया देवी जीले? त्यतिकै बसी बस हो दादा। बसी बसै मात्रै छ है? हजुर, एफएम सुन्ने त्यस्तै हो। हुन्छ माया देवी जी, कार्यक्रममा आउनु भएको छ आज है, कसलाई सम्झने? सर्वप्रथम तपाईँको लागि धन्यवाद। बाबा मम्मी दाइ अनि दाइ भाउजू अनि विदेशमा बस्नुहुने भक्त दाजुको लागि र म माया देवी भनेर चिन्नुहुने सम्पूर्णका लागि। माया देवीजी कार्यक्रममा फेरि पनि आउँदै गर्नु होला, अहिले भने छुटिन्छ। नमस्कार। आउनु भएको थियो माया देवी मकवानपुरबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। र फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर मिल्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुदीप चेपाङ सुन्दर बस्तीबाट। हजुर, सुदीप चेपाङ सुन्दर बस्तीबाट। हजुर, कहाँ पर्यो सुन्दर बस्ती सुदीप जी? दाखानी नौ भन्नुभयो? हजुर, दाखानी नौ, खोले सिमल। ए, खोले सिमलमा पर्यो है। सुदीप जी कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने आज? सर्वप्रथम त हजुरलाई धन्यवाद। मैले सानो बस्नु नि नवीन दादा अनि मेरो पानीमा बस्नु नि मम्मी बुवालाई अनि दिप कुमार चेपाउ भनेर नचिन्नु नचिन्ने सम्पूर्णलाई रेडियो अर्पण सुनेर बस्नु नि सम्पूर्ण श्रोताहरूलाई। सुदीप जी आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। सुदीप चेपाङ सुन्दर बस्तीबाट आउनुभएको थियो, सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो। र फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट तिलक तामाङ। हजुर, सुनाउनुहोस् तिलकजी, के छ खबर? एकदम ठिक छ दादा, अनि हजुरको? मेरो पनि एकदमै ठिक छ। अब एकदमै ठिक छ त के भन्नु है, रुगा खोकीले घाँटी बिग्रिसक्यो, तपाईँले सुनिरहनु भएको छ होइन र? हजुर। अब त्यही पनि बाँकी हालचाल चाहिँ सबै ठिकै छ। हजुर तिलकजी कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने हो आज? हजुरलाई धन्यवाद। फनोठन दादालाई, अनि मेरो दाई भोजीलाई, अनि रमेश दाईलाई, अनि भोजीलाई, अनि मेरो साथीहरू कुमारलाई, अनि गितेन्द्रको बहिनी पार्वती मनिषालाई, अनि अनि मेरो साथीहरू अशोक सम्झना दिदीलाई अनि शान्तिलाई, ज जसले मलाई तिलक त हुन्छ नि सबजनाको लागि दादा। हुन्छ तिलकजी आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। तिलक तामाङ खोराकबाट आउनुभयो र कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा रहेर आफ्नो सम्झना अगाडि बढाउनु भयो। यति बेला भने भाका सुन्ने बेला भएको छ। तिमी चुरो तिमी लाइटर म भए चुरो त धुवासरी फैलेछ कुरो त, रामजी खाड अनि मन्जु पौडेलको आवाजमा तपाईँको लागि। मनको तिर्खा मायाले मेटेको तिमी र म लुकेरै भेटेको था पाएछन् गाउँमा, था पाएछन् गाउँमा, था पाएछन् गाउँमा। तिमीलाई धर्म भएको छु रोसरी फैलेछ तिमीलाई धर्म भएको छु रोसरी फैलेछ मनको कुरा सुटुक्क सुनाको थाहा पाएछन् गाउँमा तिमीलाई धर्म भएको छोरो दुवासरी फैलेछ तिमीलाई धर्म भएको छोरो दुवासरी फैलेछ तिमी लाइटर म भएको चुरोट धुवासरी फैलेछ कुरोट यादव लम्सालको शब्द अनि अर्जुन पोखरेलको सङ्गीतमा रामजी खाँड अनि मन्जु पौडेलको सुमधुर आवाज हामीले यहाँनिर सुन्यौँ। निकै रमाइलो भाका रहेको थियो। अझ भनौँ यस भाकाका शब्द सङ्कलक यादव लम्साल चितवन जिल्लाकै हुनुहुन्छ, चितवनको मात्र नभइकन रत्ननगरकै हुनुहुन्छ। धेरै गीतहरूमा उहाँले शब्द लेख्नु भएको छ, धेरै लोकदोरी गीत अनि धेरै आधुनिक गीतहरू, जस्तै आधुनिक गीतमा आधी चलेरे हो हुरी चलेरे हो उहाँको निकै सफल आधुनिक गीत हो। यो थोरै जानकारी मात्र मैले यहाँनिर जोडेँ। अबको क्रममा भने तपाईँसँग यही कुराकानी गर्ने क्रममा अगाडि बढाउन चाहन्छु। कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? के छ दिपेन्द्रजी खबर? ए बजारबाट भर्खरै घर जानुभयो? हजुर। अनि बजार चाहिँ के कामले झर्नु भएको थियो कुन्नि? ए त्यतिकै दादा, किनमेलको कामहरू थियो होला होइन? राज दादालाई अनि अर्पण होलीलाई, मेरो सबै घर परिवारलाई, मेरो भाइ सोनाम अनि भौतिक अनि दोर्जे अनि मेरो साथीहरू अघि भर्खर आउनुहुने तिलक अनि प्रवीण अनि अशोक प्रज्वल अनि प्रेम अनि रमेश अनि अर्कै प्रेम अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी आउँदै गर्नु होला, अहिले छुट्टिन्छ। नमस्कार। नमस्ते दादा। दिपेन्द्र तामाङ आउनुभयो कुरा साथबाट, आफ्नो सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाउनु भयो। यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दाजु, कहाँबाट को बोल्दै हुनुहुन्छ? परेवाकोटदेखि दिनेश। परेवाकोटबाट दिनेश? हजुर। के छ दिनेशजी परेवाकोटतिरको खबर? एकदम ठिकठाक छ दादा। परेवाकोटतिरका धेरै साथीहरू हुनुहुन्थ्यो, आजभोलि सम्झन छोड्नु भएको छ है उहाँहरू? हजुर हजुर, अलिकति सम्झना सुनाइदिनु होला मेरो। हजुर, कसलाई सम्झने दिनेशजीले चाहिँ आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि प्राविधिक दाईलाई, अनि त्यसपछि मेरो मामा, अनि त्यसपछि माइजूलाई, अनि उसलाई उता कोरामा बस्नुहुने के अरे उसलाई सुस्मिता बहिनीलाई, अनि समिता निर्मला दिदीलाई, अनि मलेसियामा बस्नुहुने सोमबहादुर दाईलाई, अनि लगायत मलाई चिनी नचिनी सम्पूर्णलाई। हस् त दिनेशजी, फेरि आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। दिनेश आउनु भएको थियो परेवाकोटबाट, आफ्ना सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। कोही मित्र फेरि पनि यो क्रममा उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट कुमार लामा। हजुर, सुनाउनुहोस् कुमारजी, के छ उन्नति प्रगतिका कुराहरू? उन्नति प्रगति दादा, बसी बसे मात्रै। हजुर कुमारजीको कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, टेक्निसियन दादालाई, अनि मेरो घर परिवारलाई, अनि भर्खर आउनुहुने दिपेन्द्र, तिलक, अनि आभागी शङ्कर, निर्मला, मेरो दादाहरू रमे, साथीहरू रमे, प्रेम, प्रवीण भाइ, रमेश भाइ, अनि दादाहरू अशोक, प्रजल, र मेरो बुवा आमा, सञ्जन भाउजूलाई, शान्तिलाई, अनि मेरो बहिनी शर्मिलालाई, र दिपेन्द्र तामाङलाई, र अर्कै दिपेन्द्र भाइलाई, र सुशीला भाइहरूलाई विशेष गरी चुनाउन चाहन्छु। कुमारजी आउँदै गर्नु होला फेरि पनि, अहिलेलाई भने छुट्टिन्छ। नमस्कार। आउनु भएको थियो कुमार लामा खोराकबाट, सम्पर्कको लागि सम्झना अगाडि बढाउनु भयो। यति बेला मिलन लामा अनि टिकापुनको आवाजमा भाग्यमानी मान्छे भएको छु। जबसम्म रहन्छु जगतमा, तिमी मात्रै बहन्छौ रगतमा, भाग्यमानी मान्छे भएको छु। हरेक पलमा साथ दिने, मेरो मर्मा बुझदिने, यो संसारमा तिमीलाई पाएको छु। रहन्छु जगतमा, तिमी छौ रगतमा, भाग्यमानी मान्छे भएको छु। हरेक पलमा साथ दिने, मेरो मर्मा बुझदिने, यो संसारमा तिमीलाई पाएको छु। हरेक पलमा साथ दिने, मेरो मर्मा बुझदिने, यो संसारमा तिमीलाई पाएको छु। पलमा साथ दिने यो संसारमा तिमी पाएको छु। मिनल लामा अनि टिकापुरको आवाजमा तपाईँले सुन्नुभएको भाका हो यो। भाग्यवानी मान्छे भएको छु तपाईँको लागि अगाडि बढायौँ। भाका धेरै सुन्न सक्दैनौँ किनकि तपाईँहरूलाई नै समेट्नुपर्ने हुन्छ। यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खुराक साथबाट सोनाम तामाङ। के गर्नुहुन्छ नि सोनामजीले? बसी बसौ मात्रै। सोनामजी कसलाई सम्झने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, राज दादालाई र मेरो दादा जितेन्द्र तामाङलाई र मेरो साथीहरू दोर्जे तामाङ, प्रवीण अनि तिलक, कुमार र अशोक, रमेश, प्रेम र तपाईँको लागि खुल्ला रहेको छ र विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझका हरेक नवीनतम बसाइहरूका साथमा हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म हामी उपस्थित हुने गर्दछौँ। मात्र तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz ध्वनि तरङ्गमा यति बेला कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराक साथबाट ईश्वर तामाङ, बाँझबारी। कोराक साथबाट ईश्वर तामाङ? हजुर बाँझबारी। बाँझबारे? हजुर। किन यो बाँझबारे चाहिँ किन जोड्नुभयो? नामै छ दादा यस्तै पहिलेदेखि राखेको नामै बाँझबारे। हजुर हुन्छ। ईश्वर तामाङ बाँझबारेजी कसलाई सम्झने आज? मेरो सर्वप्रथम घरको परिवारलाई, मेरो बुवा मम्मी दाजुभाइ दिदीबहिनी सबैलाई, मेरो विशेष साथी राजीव तामाङ, शमशेर तामाङ अनि अरू अर्बन एफएम सुन्नुहुने युन सबै होल हस्त। ईश्वरजी आउँदै गर्नु होला, इभेन्ट छुट्टिन्छ। आउनु भएको थियो ईश्वर तामाङ बाँझबारे खोराक साथबाट। कार्यक्रमको निकै अन्त्यमा छौँ। एकजना मित्रसँग मात्रै कुराकानी गर्ने समय बाँकी छ। उहाँलाई स्वागत गरेर ढिला नगरिकन। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट। खोराकबाट प्रवीण तामाङ। प्रवीण तामाङ हजुर। प्रवीणजी सुनाउनुहोस् नयाँ नौलो उन्नति प्रगति के भयो? बिन्दास मात्रै छ है? अरू केही प्रगति रहेन? के नै हुनु सर होइन प्रवीणजी? कसलाई सम्झने आज? धन्यवाद कन्ट्रोल रुममा रहनु भएको दादालाई अनि साथीहरू दादाहरू अशोक, प्रजल, कुमार, भौजी, शान्ति, सम्झना अनि साथीहरू तिलक, रूपन, सुकराज, कुमार अनि शङ्कर अनि अमिता, रिता, सुनिका, मलाई चिने नचिने अल फ्रेन्डको लागि दादा। हस् त प्रवीणजी आउँदै गर्नु होला, अलिक छुट्टी छ। नमस्कार। नमस्ते। आज आउनुभयो नौजना मित्रहरू। मकवानपुरबाट माया देवी, सुदीप चेपाङ सुन्दर बस्तीबाट, खोराकबाट तिलक तामाङ, खोराक साथबाट दिपेन्द्र तामाङ, परेवाकोटबाट दिनेश, खोराकबाटै कुमार लामा, खोराक साथबाट सोनाम तामाङ, खोराक साथबाटै ईश्वर तामाङ बाँझबारे र अन्त्यमा खोराकबाट प्रवीण तामाङ आउनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु र यतिन्जेलसम्म रेडियो अर्पण 104.5 MHz को यो ध्वनि तरङ्गलाई श्रवण गरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु र जाँदा जाँदै एउटा कौडा भाका अगाडि बढाउँछु। सम्झना हुने भो मनमा झलझली, भेट भो बागलुङ मेलैमा तनहु र म्याग्देली, सम्झना हुने भो मनमा झलझली। यो कौडा भाकालाई पृष्ठभूमिमा छाड्दै यतिन्जेलसम्मको प्राविधिक आत्मिक साथको लागि आत्मीय मित्र विष्णुलाई धन्यवाद, तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या। समझना होने भेट भो बाग्लु मेलैमा तानु मेरा म्याग्देली सम्झना हुने भो मनमा झल्झल भेट भो बाग्लु मेलैमा तानु मेरा म्याग्देली सम्झना हुने भो मनमा झल्झल सम्झना हुने भो मनमा झल्झल अर्पण एक्सेट्स